नमस्कार। सामुदायिक रेडियो रेडियो जागरण 93.2 मेगाहर्जको साप्ताहिक प्रस्तुति कार्यक्रम मधुरसमा स्वागत छ। रेडियो जागरण 93.2 मेगाहर्जबाट यहाँले प्रत्येक हप्ताको बिहिबार राति ठिक यसै समयमा कार्यक्रम मधुरस सुन्दै आइरहनु भएको छ। कार्यक्रम मधुरसमा हामीले लेखकका कृतिहरूलाई वाचन गर्ने गर्छौँ। विशेष त हामी कार्यक्रममा उपन्यासलाई वाचन गर्ने गर्छौँ र हामीले गत हप्तासम्म वाचन गरेका थियौँ लोलिता उपन्यास। लोलिता उपन्यासलाई हामीले सघाइसकेका छौँ। आजको श्रृङ्खलाबाट हामीले एउटा नयाँ उपन्यास लिएर आएका छौँ र त्यो उपन्यासको बारेमा आज हामी केही संक्षिप्त कुराकानी गर्छौँ र त्यस पश्चात त्यो उपन्यासभित्रको कथालाई जोड्नेछौँ। तपाईँको समय माग्दै अबको करिब करिब आधा घन्टासम्म तपाईँसँगै हामी रहनेछौँ। म हुनेछु विनोद, प्रविधिमा किशन बराल। कार्यक्रम मधुरसमा हामीले धेरै उपन्यासहरूलाई वाचन गरेर तपाईँ समक्ष सुनाइसकेका छौँ र आजको श्रृङ्खलाबाट हामीले अर्को एउटा नयाँ उपन्यासलाई लिएर आएका छौँ र यो उपन्यास भर्खरै मात्रै बजारमा आएको हो। यो उपन्यासका लेखक पत्रकारितामा चिनिएका व्यक्ति हुनुहुन्छ। किशोर नेपालको उपन्यासलाई लिएर आएका छौँ, सहरको कथा। सहरको कथा उपन्यास लेखकको तेस्रो उपन्यास हो, अर्थात् किशोर नेपालको तेस्रो उपन्यास। यसलाई रिपोर्टाज शैलीमा लेखेको हुँ भनेर लेखकले भनेका छन्। जीवनका क्रूरतम सत्यहरूलाई अभिव्यक्त गर्न मसँग योभन्दा प्रभावशाली शैली अर्को थिएन, त्यसैले रिपोर्टाज शैलीमा यो लेखेँ भनेर लेखकले भनेका छन्। यो उपन्यासको सृजन कलामा धेरै आफन्तहरूको सहयोग पाएको समेत लेखकले भनेका छन् र यो उपन्यासलाई लेखकले एउटा पारिवारिक कथासँग जोडिएको जीवनको कथा भनेर भनेका छन् र आजको श्रृङ्खलाबाट हामीले वाचन गर्दैछौँ किशोर नेपालको सहरको कथा। सहरको कथा यो उपन्यास आजको श्रृङ्खलामा यसरी सुरु हुन्छ। गर्ल्स होस्टेलको अफिस कोठामा एक्लै बसेर वैजन्ती थारू बेला बेलामा 10 वर्ष अघिको समय सम्झिन्थे र झस्किने गर्दछे। कति फ्राकिलो सपना देखेकी थिए उसले। आँखामा अहिले पनि सपनाका ती रङ्गी बिरङ्गी दृश्यहरू नाच्ने गर्दछन्। सेतो कपडा लगाएकी एउटी केटी जसको घाँटीमा स्टेथोस्कोप झुन्डिएको छ, हातमा औषधिको ट्रे छ। अस्पतालको जनरल वार्डको बिचमा उभिएर ऊ बिरामीको टेम्परेचर र प्रेसर नाप्दैछे, इन्जेक्सन लगाउँदैछे, ड्रेसिङ गर्दैछे। ऊ साह्रै नरम हात भएकी सिस्टरको रूपमा बिरामी र बिरामीका आफन्तहरूबीच सम्मानित छे। यस्तो सपना देख्दा ऊ 17 वर्ष नागेर 18 टेकेकी मात्रै थिए। यो उमेरमा सपना देख्नेहरूको भविष्य निकै उज्यालो मानिन्थ्यो। त्यसमा पनि थारू परिवारकी छोरीले यस्तो सपना देख्नु त अद्भुतकै कुरा मानिन्थ्यो। वैजन्तीका बाबुआमाले कुनै सपना देख्न पाएनन्। उनीहरूका लागि सपना देख्नु निषेध थियो। उमेरको प्रभावले वैजन्तीका गालामा लाली चढ्न थालिसकेको थियो। आमा भन्न थालेकी थिइन्, होइन अब यसको बिहे गरिदिनुपर्छ। बाबु किशनलाल चौधरी जवाब दिन्थ्यो, अहिले यसलाई पढ्न देऊ न, के को हतार भयो बिहे गर्ने। वैजन्तीलाई पनि बिहेको त्यस्तो हतार थिएन, दिन रमाइलोसँग बितिरहेको थियो। वैजन्तीको बाबुलाई गाउँलेहरूले गाउँका भलम मनसा र गाउँ विकास समितिको प्रधान चुनेपछि वैजन्तीको परिवारको इज्जत अलि बढेको थियो। त्यसपछि मात्रै 5 कक्षापछि पढ्न छाडेकी छोरीलाई फेरि स्कुल पढाउन थालेको थियो किशनलाल चौधरीले। वैजन्तीले 8 कक्षासम्म गाउँकी स्कुलमा पढी। पढ्दा पढ्दै नयाँ बस्तीको जयकिशन चौधरीसँग उसको दोस्ती भयो। उसलाई जयकिशनले आफ्नो मन रखली बनायो। जयकिशनको मन रखली बन्न पाएर ऊ गमक्क गम्की, दुवै खुब फुर्तिला थिए। जयकिशन भलिबल खेल्दथ्यो। उसको टिमलाई हराउन सक्ने कोही पनि थिएन। गाउँमा विभिन्न सङ्घ संस्था बोकेर आउने राजनैतिक मानिसहरूको आवत जावत बढ्न थालेको थियो। आदिवासी भएर पनि राज्यले थारू जातिको विकासमा ध्यान नदिएको विषयमा दिनहुँ जसो छलफल हुन थालेको थियो। गाउँका असन्तुष्ट तन्नेरहरू सबै थारू जागरणमा लागेका थिए। थारूहरू सबैलाई एकताबद्ध देखाउन चौधरी थरको सट्टा थारू लेख्ने अभियान सुरु भएको थियो। देखासिखीमा वैजन्ती र जयकिशन दुवैले नामको पछाडि चौधरीको सट्टा थारू लेख्न थालेका थिए। वैजन्ती आमा समूहले सुरु गरेका सामाजिक काममा खट्ने गरेकी थिए। समूहको तर्फबाट सूचना जारी गर्ने र चिठी पत्र लेख्ने जिम्मा उसकै थियो। ऊ बेला बेलामा आमा समूहकी अध्यक्षले दिएको निर्देशन अनुसार सरसफाई, घरेलु बचत र पानी पन्धेरका सूचनाहरू लेख्दथे र गाउँ विकास समितिको भवनको भित्तामा गोबर लगाएर चिप्काइदिन्थे। यस्ता प्रत्येक सूचनाको पुच्छारमा ऊ आदेश अनुसार शब्द लेखेर घुमाउरो पाराले डिजाइन गरेको वैजन्ती सही गर्दथे। जयकिशन विद्यार्थी राजनीतिमा लागेको थियो। वैजन्तीको बाबु किशनलाल आफ्नो सन्तानलाई पनि ठुलाबुढा जिमिन्दारका सन्तानले जस्तै कान्तिपुर पठाउन चाहन्थ्यो पढाउन। उसले चिन्जानका स्थानीय र क्षेत्रीय नेताहरूसँग भनसुन गर्यो। गाउँको भलमनसा र विकास समितिको प्रधान समेत भएकाले उसको चाहना सजिलै पुरा भयो। वैजन्तीले थारूकोटामा छात्रवृत्ति पाए। ऊ नर्सिङ पढ्न कान्तिपुर जाने भए। वैजन्ती पढ्न कान्तिपुर जाने कुराले उसकी आमा त्यति खुसी थिएन। उसको मनमा बेला बेलामा प्रश्न उठ्थ्यो, बिहे गर्ने बेलाकी छोरीलाई पढ्न पठाएर आफ्नो लुग्नेले के गर्न लागेको होला। यो केटी अर्को जातिको केटासँग पहिला गयो भने थारू जातिको नागै काटिन्छ नि। आफ्नै मनरखली गाउँ छोडेर हिँड्ने भएपछि जयकिशनको मन गाउँमा रमाउन सकेन। छात्रवृत्तिको काममा लागेकीले वैजन्तीले पनि जयकिशनसँग राम्ररी कुरा गर्न नपाएको 10-15 दिन नै बितिसकेको थियो। वैजन्तीले बेलौरी छुन्ने मिति निश्चित भएको 4-5 दिन अघि नै जयकिशन गाउँबाट बेपत्ता भयो। ऊ आफू सरहका साथीहरूको लैलैमा विद्रोही सेनाको सशस्त्र लडाकुमा भर्ती भएको थियो। कान्तिपुर हिँड्ने अघिल्लो दिनदेखि नै वैजन्तीको मनभित्र उमङ्ग र उत्साह छचल्किरहेको थियो। केही दिनदेखि गाउँमा उसको भेटघाट र विदाबारीको लर्को चलिरहेको थियो। सँगै साथीहरूसँग भेटघाट र बिदाई सकेर ऊ साँझ अबेर घर फर्किन्थे। त्यस दिन भने ऊ छिट्टै घर फर्किएकी थिए। खाना खाएर छिट्टै सुत्न गएकी थिए कोठामा। निन्द्रा के लाग्थ्यो र उसको मन चौचौ भइरहेको थियो। कान्तिपुर सहर पुगेपछिका दृश्यहरूको कल्पना गर्दा गर्दै त्यो रात छर्लङ्गिसकिएको थियो। बिहानी पख ऊ अबेरसम्म निदाएकी थिए। महेन्द्रनगर बस स्टेसनबाट दिउँसो 3 बजेतिर कान्तिपुरका लागि उहिकिएको रात्रिबस चढ्दा निकै रमाइलो लागेको थियो उसलाई। बेलौरीबाट महेन्द्रनगर आउँदा जाँदा बाहेक मोटर चढेर यति लामो सफर कहिले गर्न पाएकी थिइन वैजन्तीले। त्यसमा पनि ऊ पहिलोपटक कान्तिपुर जाँदै थिए। कान्तिपुर त उसको बाजेले देखेका थिए रे, बाबु कहिले गएका थिएनन्। उसले बाजेबाट कान्तिपुरको वर्णन सुनेकी थिए, तर केटाकेटीमा सुनेका कुरा सबै कहाँ पो याद हुन्छ र अहिलेसम्म सीमापारीको खटीमा भन्दा ठुलो सहर नदेखिकी वैजन्ती आफ्ना बाजेले बताएका दृश्यहरूको काल्पनिक तस्विर संयोजन गर्दै सबैको सपनाको सहर कान्तिपुर जाँदै थिए। बस दौडिरहेको राजमार्गको छेउछाउमा बनेका घरहरू देखेर कहिले ऊ छक्क पर्थे, कहिले आँखा चिम्लन्थे। बस ठाउँ ठाउँका सुरक्षा चेकपोस्टहरूमा रोकिन्थ्यो। बस रोकिएपछि सबै यात्रु बसबाट ओर्लन्थे र सुरक्षा जाँचका लागि लाम लाग्थे। लाममा उभिएका यात्रुहरूको अनुहारमा त्रास हुन्थ्यो। कसैले कतै के गरिदिने पो हो कि? वैजन्तीको मनमा पनि एकरति पनि त्रास थिएन, जिज्ञासा मात्रै थियो। ऊ हरेक चेकपोस्टमा चेक जाँचका लागि बसेका पुलिस र आर्मी जवानका अगाडि गर्वसाथ आफू छात्रवृत्ति पाएर कान्तिपुरमा पढ्न जान लागेको बताउँथे र प्लास्टिकको फाइलमा जतनसँग राखेका कागजपत्रहरू देखाउँथे। चेक जाँचको यो क्रम धेरै ठाउँमा दोहोरिएपछि बल्ल बल्ल कोहलपुर पुगेको थियो बस। त्यतिखेर साँझ झमक्क परिसकेको थियो। कोहलपुरमा खाना खाएर बसमा बसेपछि भुसुक्क निदाएको वैजन्ती बस बिहानी पख 9:20 रोकिएपछि मात्र बिउजिएकी थिए। झलमल्ल घाम लागिसकेको थियो ऊ बिउजिँदा। नयाँ वातावरण देखेर ऊ झस्किएकी थिए। कति बजे होला? उसलाई समयको अन्दाज नै हुन सकेको थिएन। एउटा घडी त किन्नै पर्ने रहेछ उसले सोचे। त्यसपछि बिस्तारै बसबाट उर्लिएर छेउको झाडीतिर बसे। यात्रुहरूले चिया पिइसकेपछि बस हिँड्यो र 2 घन्टामा सपनाको सहरमा पुगियो। उसलाई लिन नातामा मामा पर्ने भरत चौधरी बस स्ट्याम्प आएका थिए। उसले वैजन्तीलाई स्कुलसम्म पुर्याएर हेडमास्टरको जिम्मा लगाइदियो र हिँड्यो। ठुलो सहरमा कहिले नआए पनि खट्टीमा बजार त धेरै पटक गएकी थियो। सानो छँदा ऊ बाबुसँग जान्थे खट्टीमा। एक दुजेकी लिए भन्ने सिनेमा चलेका बेला जयकिशनसँग गएकी थिए। सिनेमा पुरानो भए पनि उनीहरूको लागि नयाँ नै थियो। सिनेमा सकिएपछि उनीहरूले छोले भटुरे खाएका थिए चोकको होटेलमा। त्यसपछि एक पोकावाला मिठाई बोकेर उनीहरू फर्किएका थिए। जयकिशन सिनेमा भनेपछि हुरुक्कै हुन्थ्यो। तन्नेरी बेलामा वैजन्तीको बाबु किशनलाल पनि सिनेमाको किरो नै थियो। सिनेमा हेर्नकै लागि वनवासमा पाइने सास्तो घरेलु सरसामान खरिद गर्न समेत बहाना बनाएर ऊ खर्चीमा पुग्दथ्यो। त्यति बेलाकी नामुदी हिरोइन वैजयन्ती मालाको सिनेमा कुनै छोड्दैन थियो। उसले वैजयन्ती मालाकी नाममा छोरीको नाम जुराएको थियो, वैजयन्ती माला चौधरी। वैजयन्ती शब्द गाउँलेहरूको मुखमा चढ्न नसकेपछि उनीहरूले वैजयन्ती बनाइदिएका थिए। स्कुलको होस्टेलको नियम कडा थियो, खास गरेर केटीहरूका लागि होस्टेल प्रबन्धकले निकै कडा नियम बनाएको थियो। तैपनि केटीहरू नियमको आँखा छलेर बेला बेलामा सहर घुम्न निस्कन्थे। वैजयन्तीले कान्तिपुर सहरको आकारसम्मको पनि अन्दाज नै लगाउन नपाई डेढ वर्ष बितिसकेको थियो। वैजयन्ती स्कुल बिदा भएको बेला तीन पटक घर आइसकेको भए पनि जय किशनसँग कुनै पटक पनि उसको भेट भएको थिएन। मनमा जय किशनलाई भेट्ने चर्को लालसा नभएको होइन। दोस्रो पटक घर आएका बेला उसले बाबुआमासँग उसका बारे सोधेकी थिए। जयकिशनको नाम सुन्ने बित्तिकै किशनलाल आगोले पोलेको जस्तो झस्किएको थियो। उसले वैजयन्तीलाई सम्झाउँदै भनेको थियो, उसको त नामै नलिनु तैँले, उसको त अनुहार पनि बिर्सिदिनु, त्यस्तो लुटमार गर्दै हिँड्ने जङ्गलीहरूको नाम पनि लिनु हुँदैन, त सरकारले जागिर दिएर पढाएको मान्छे पो होस्। बाबुको कुरा सुनेर वैजयन्ती वाल्ल परेकी थिए। बाबुले भने जस्तो मनबाट जयकिशनको नाम र अनुहार नै मिटाइदिन त्यति कहाँ सजिलो थियो र, तैपनि उसले बाबुको कुरा काटिन। त्यति बेला ठुलो आन्दोलनको तयारी चलिरहेको थियो। कलेज बिदा भएको मौका पारेर ऊ तेस्रो पटक गाउँ आएकी थिए। संयोगवश उसको र जयकिशनको अन्तिम भेट अचानक भएको थियो। झलारीमा उसको मामाको छोरोको बिहे थियो। बिहे मनाउन वैजयन्ती मामा घरमा आएकी थिए। जयकिशन त्यही थाहा पाएर आइपुगेको थियो झलारी। ऊ कम्ब्याट ड्रेसमा थियो, टाउकोमा पिएलएको क्याम्प। छिप्पिएको साँझको बाक्लो अँध्यारामा जयकिशनलाई कसैले चिन्न नसके पनि वैजयन्तीले गन्ध लिने चिनिसकेकी थिए। कोठाको मध्यम उज्यालोमा उसको अनुहार स्पष्ट देखेपछि डरले थरथर काम्दै भनेको थिए, किन आयौ तिमी? पुलिसले देख्यो भने तिमीलाई गोली ठोकेर मारिहाल्छ। आफ्नी मनखली त्यसरी हात्तिएको देखेर जयकिशनलाई हाँसो उठेको थियो। मनबाट सरकारको डर र परिवारको माया हटिसकेको थियो जयकिशनको। तैपनि मनको कुनै कुनामा आफ्नी मनरखलीको माया जोगिएर बसेको थियो। कस्ती भएछ मनरखली, उसको मुहार हेरिहालौँ न त भन्ने रहरले ऊ खतरा उठाएर गाउँ छेरेको थियो। जयकिशन त्यहाँ धेरै बेर बसेन। सुँगुरको मासु र रोटी खाएर 10-15 मिनटमा निस्कियो। ऊ त्यहाँ बसुन्जेलसम्म वैजयन्तीलाई उसलाई ठुलो ठुलो हेरिरहेको थिए। जयकिशनलाई देखेर ऊ यति धेरै डराएको थिए कि लगाएका कपडा पसिनाले नेत्रुक्क भिजिसकेका थिए। जयकिशनसँगको यो भेटपछि वैजयन्ती गाउँ बस्न मानिन। उसका सखीहरू पनि सबै माओवादीमा लागिसकेका थिए। थारू समाजका युवाहरूमा माओवादीप्रति प्रतिको लगाव र आकर्षण निकै बढेको थियो। गाउँका 4 दर्जन युवकमध्ये 2 जनाले मात्रै माओवादीको अर्थ र सिद्धान्त बुझेका थिए। उनीहरू शोषण र गरिबका विरुद्ध माओवादीले क्रान्ति सुरु गरेको बताउँथे र भावनात्मक रूपले थारू जातिलाई आक्रोशित तुल्याउँथे। भावनाको अगाडि सिद्धान्तको के नै महत्त्व रहन्छ र, भावनामा नभहकिएसम्म मर्न मार्न कोही तयार हुँदैनन्। वैजयन्तीको गाउँको अवस्था निकै डरलाग्दो थियो। ऊ पढेका स्कुलका भित्ताहरू रङ्गीसँगै रङले राजा र सेनाको विरोधमा लेखिएका नाराहरू रङ्गिएका थिए। उसको बाबुलाई बलमनसा र प्रधानको रूपमा काम गर्न दिइएको थियो। उसकै परिवारका 2 जना काकाहरू माओवादी सेनामा भर्ती भइसकेका थिए। बाबुले केही नबता पनि गाउँका काकाहरूले उसको बाबुलाई अफिस सञ्चालन गरे माओवादीले मारिदिने धम्की धेरै पटक दिइसकेको बताएका थिए। उसको बाबुलाई गाउँको प्रधान भएपछि गाउँ विकासको लागि आएको रकम हिनामिना गरेको आरोप लागेको थियो। यो सुनेपछि त उसलाई आफू हुर्किएको माटोसँग डर लाग्न थालेको थियो। गाउँका भैँसी खेल्ने आहालहरू मानिसको रगतले भरिएको जस्तो लाग्न थालेको थियो। पढाइ धेरै छ, म त फर्किन्छु। झलारीबाट फर्किएपछि उसले बाबुआमासँग भने। उनीहरू छोरी केही दिन घरमै बसोस् भन्ने चाहन्थे। वैजयन्तीले पढाइको कुरा उठाएकोले उनीहरूले रोकेनन्। उसले भोलिपल्टै वर्षमाथि फर्किँदा बाटोका धेरै ठाउँमा चेकिङ थियो। अघिल्लो दिन 2:30 बजे हिँडेको बस लम्है पुग्दा भोलिपल्ट बिहानको 10 बजिसकेको थियो। वैजयन्ती निकै पोकाएकी थिए। ऊ बसबाट उर्लेर सरासर एउटा होटलमा बसेर भात खाए। खाएर छुट्नै लाग्दा उसको आँखा एउटी केटीमा पर्यो। केटी मुसुक्क मुस्कुराए। कता देखे जस्तो लागे पनि उसले सम्झिन सकिन कहाँ देखेको हो भनेर। जेसुकै होस्, ऊ आफ्नो सिटमा गएर बसेर एकछिनमा पुसुकी निदाई। ऊ बिउजिँदा बस कपिलवस्तुको गोरेसिङ्गेभन्दा केही पर रोकिएको थियो। उसले बसको झ्यालबाट हेरी। बाहिर मानिसहरूको ठुलो भेट लागेको थियो। के भएको हो उसले बुझ्न सकिन। कसैलाई सोध्ने आँट पनि गरेन। एकैछिनमा नाराबाजी सुरु भयो। ज्यानको बदला ज्यान, चर्का नाराहरू घन्किएपछि सबै यात्रु बसबाट उर्निन थालेका थिए। सबैको मनमा डर थियो। नारा लगाउनेहरूले बसमा आगो लगाइदिए भने ज्यान जोखिममा पर्दछ। सबै उर्लेकाले ऊ पनि उर्ली। बस रोकिए भन्दा चार मिटर जति पर तिनवटा छेत विच्छेद लास थिए। वैजयन्तीलाई कुरा बुझ्न बेर लागेन, यी तिनैजना पुलिससँगको एन्काउन्टरमा मारिएका थिए। कसैले लासको मुख ढाकिदिने प्रयास पनि गरेका थिएनन्। एउटा लासलाई वैजयन्तीले टाढैबाट चिने, जय किशन। उसको जय किशन अस्ति मात्रै झलारीमा भेटिएको उसको आफ्नै जय किशन। उसलाई भाउन्न छुटेर आयो। एकैछिनमा ऊ हिक्का हिक्का गरेर रुँदै बसको सिटमा फर्किए। सिटमा बसेपछि उसले हिक्का त जबरजस्ती रोके, तर आँखाबाट झरिरहेका आँसुका बलिन्धारा रोक्न सकिन। केही बेरपछि माओवादीको एउटा दस्ता कता कताबाट घटनास्थलमा आइपुग्यो। दस्तालाई तिनैवटै लासलाई निमिषभरमै उठाएर गाडीमा हाल्यो र हिँड्यो। केही बेरको गफलतपछि वैजयन्ती चढेको बस पनि आफ्नो बाटोमा लाग्यो। बसका यात्रुहरू सबै चकमन्न थिए, कोही केही बोलिरहेका थिएनन्। सबैको मनमा भयले ठूलो ठाउँ ओगटेको थियो। वैजयन्ती निर्मेष झ्यालबाट बाहिर हेरिरहेकी थिए। उसका आँखा दृष्टिले धान्न सके जति टाढासम्म तानिएका थिए। मनभित्रको भवण्डर अलिकति पनि थामिएको थिएन। सूर्यास्तको समय भइसकेको थियो। वैजयन्तीको आँखामा जयकिशन नाचिरहेको थियो। आमा चुरापोते रातो टिका किन नलागे? बसमा अचानक टिटलाग्दो गीत घन्कियो। हिंसात्मक द्वन्द्वको बेला यो बिलौना गीतले संसार पिटेको थियो। सरकारी मानिसहरूले यो गीतलाई क्रान्तिकारीहरू विरुद्ध मानिसको भावना भड्काउन प्रयोग गरेको चर्चा पनि चलेको थियो। बसभित्र एकैपटक अचानक क्यासेट घन्किँदा यात्रुहरू जस्किएका थिए। वैजयन्तीको छेउबाट आवाज आयो, कति चर्काएको हो यो क्यासेट, अलि मत्र पार न। त्यसपछि मात्रै वैजयन्तीले थाहा पाए ऊ बसेको सिटमा सँगै अर्को पनि कोही बसेको रहेछ। वैजयन्तीले चिनी यो त्यही केटी हो जसलाई उसले लम्हैमा देखेकी थिए। बस बुटोल आइपुगेपछि मात्र दुवैको परिचय भएको थियो। केटीले सोधेकी थिए, दिदी वैजयन्ती होइन? केटीको मुखबाट आफ्नो नाम सुनेर वैजयन्ती छक्क परेकी थिए। केटीले आफ्नो परिचय दिदी भनेकी थिए, म सरस्वती, म पनि नर्सिङ गर्दै थिएँ। दिदीसँग एकपटक भेटेको हो टिचिङ कलेजमा, तपाईँ सिनियर ब्याचमा हुनुहुन्थ्यो, म त्यति बेला भर्खर भर्ना भएकी थिएँ। वैजयन्तीले ए मात्र भने, केही बोलिन। सरस्वती आफ्नै धुनमा एकहरू बोलिरहेको थिए। बागाउँमा पसल चलाएर बसेका थिए। माओवादी बेला बेलामा चन्दा माग्न आउँथे। सुराकीले थाहा पाएपछि बालाई आर्मीले पक्रेर लग्यो। उनी अहिलेसम्म फर्केर आएका छैनन्। मरे बाँचेको पनि पत्तो छैन। बा थिए र पु पढ्ने खर्च धान थिए। बेपत्ता भएपछि पढाइ सढाइ हावा खायो। म त इजरायल जान हिँडेकी, केयरगिभरको काम पाएकी छु। वैजयन्ती शिथिल भएकी थिए। उसको कानमा सरस्वतीको आवाज परे पनि के बुझिरहेकी थिएन। उसले ऊ निदाएकी थिए कि अझै थिए, छुट्याउन सकिने अवस्था थिएन। बस कान्तिपुर आइपुग्दा बिहानको 5 बजिसकेको थियो। वैजयन्ती कलङ्कीमा उर्लेर पैदलले कालीमाटीतर्फ लागेकी थिए। कालीमाटीबाट भने उसका पाइला अघि सहन सकेनन्। उसले एउटा ट्याक्सी रोकी र सिधै चाभिलको बाटो समाति होस्टेल पुग्दा थकाइले ऊ मर्लान्त भइसकेकी थिए। वैजयन्ती फर्किएको एक सातापछि मात्रै कलेज खुल्यो। त्यसको अर्को साता उसको भाग्यको रेखा मेटियो। घरबाट आमाले पठाएको खबर सुनेपछि ऊ मुर्सा परेकी थिए। उसको बाबु हनुमनसा किशनलाल चौधरी मारिएको थियो। गाउँ विकासको भवनमा आगो लगाएको थियो। उसको घर परिवार र पुरै गाउँमा हाहाकार मचिएको थियो। बेसहारा भएकी वैजयन्तीले राम्ररी पढ्न सकिन। ऊ परीक्षामा फेल भई। उसको छात्रवृत्ति रोकियो। घरको अवस्था राम्रो थिएन। बाबु मारिएपछि जो भएको सम्पत्ति लुटिएको थियो। मानसिक सन्तुलन गुमाएकी आमा मन्दिर नगरमा उपचार गर्दा गर्दै हराएकी थिइन्। एक्ली वैजयन्ती कान्तिपुरका गल्लीहरूमा आफ्नो खोजीमा भौतारिरहेकी थिए। उसले यो होस्टेलमा काम गर्न थालेकी पनि 8 वर्ष बितिसकेछ। सुरुमा उसले यहाँ कुकको काम पाएकी थिए, भात पकाउँथे र भाँडा पनि मस्काउँथे। अहिले वार्डेन भएकी छ। बिचमा आएका धेरै कामदारहरू कसैले महिना कसैले 2 महिना काम गरेर छाडेका छन् यो होस्टेलमा। पुरानो स्टाफमा वैजयन्ती मात्रै टिकेकी छ। यहाँ छोडेर नेत्र कतै जाने आँट र आकाङ्क्षा दुवै छैन उसमा। त्यसमा पनि एकै रातको पेटको व्यथाले होस्टेलकी मालकिनी मरेपछि मालिक एक्लिएका छन्। उनका छोराछोरी दुवै विदेशमा छन्। मालिक होस्टेलको सबैभन्दा माथिल्लो तलामा एक्लै बसेका छन्। उनको रेखदेख र हेरविचार पनि वैजन्तीले नै गर्नुपर्छ। मालिकनीको मृत्युपछि दुवैका बीच शारीरिक हिमचिम पनि बढेको छ। मालिकनीले राख्दै आएको होस्टेलको आम्दानी खर्चको हिसाब वैजन्तीले नै राख्न थालेकी छे। होस्टेलमा स्थायी खालका 35 केटी बसेका छन्। यी सबै केटीहरू लगभग 2 वर्षदेखि यही होस्टेलमा बस्दै आएका छन्। केही समय अघिसम्म होस्टेलमा एउटी चनमन्ती केटी थिए। साह्रै चञ्चल, साह्रै बोलक्कड अरुजा थियो उसको नाम। गीत र सङ्गीत भनेपछि रोक्की हुन्थे। सधैँ कानमा ठिटीको सारेर मोबाइलमा भएको गीत सुनाइरहेकी हुन्थे। आफूलाई होस्टेलका अरू केटीभन्दा फरक देखाउन सधैँ ऊ केही न केही सोचिरहेकी जस्तै देखिन्थे। वैजन्तीलाई उसलाई निकै मन पराउँथे र पनि कहिले मन पराएको देखाइन उसले। अरुजाले बुझेकी थिए वैजन्तीको मनमा उसका लागि बेग्लै ठाउँ छ। कपाल वैजन्तीको सबभन्दा ठुलो शोक थियो। ऊ नुहाएर कपाल कोर्न बसेको बेला अरुजा आइपुग्थे र उसको कपाल केलाइदिन थाल्दथे। ऊ कपालको राम्रो चुल्ठो बनाउन सिपालु थिए। कपालमा अरुजाको हात पर्दा वैजन्तीलाई आनन्दको गहिरो अनुभूति हुन्थ्यो। अरुजा बेला बेलामा वैजन्तीलाई कपाल पम गर्ने, कर्ली बनाउने र बमकट काट्ने सल्लाह दिन्थे। वैजन्ती उसको सल्लाहलाई हाँसेर उडाइदिन्थे। कहिले पनि समयमा होस्टेलको फी बुझाउँदिनथे अरुजा। कहिले 3 महिना, कहिले 5 महिना त कहिले त्योभन्दा बढी नाग्दथ्यो। मालिकले बाँचुन्जेल वैजन्ती अरुजाको हिसाब लुकाएर राख्दथे। तर लुकाउने पनि त सीमा हुन्छ। एकपटक मालिकनीले अरुजाको हिसाब पक्रेर हङ्गामा मचाएकी थिइन्। उनले अरुजालाई जथा नम गाली गरेकी थिइन्। गाली सुनेर अरुजाको आँखाबाट आँसुको भेल लागेको थियो। वैजन्तीलाई कति नमजा लागेको थियो भने त्यतिखेर गाली थामिएपछि अरुजा बिस्तारै उठेर होस्टेलबाट बाहिरिएकी थिए। त्यो दिन ऊ फर्किन, भोलिपल्ट बिहानै आएर वैजन्तीको हातमा 10,000 रुपियाँ दिँदै भनेकी थिए, अब यो होस्टेलमा बस्ने मेरो दिन सकिए जस्तो छ। काममा लागेपछि 1 मिनट पनि बस्दिनँ यहाँ म। यति जाबो पैसाको लागि आमा बाबुले कहिल्यै नगरेको गाली सुन्नु पऱ्यो मैले। वैजन्तीलाई थाहा थियो घुर्की लगाएकी हो। अरुजा कहीँ जान्न यो होस्टेल छोडेर। उसका आफन्तहरूबारे पनि वैजन्तीलाई राम्रै जानकारी थियो। ती कसैसँग पनि मेल थिएन अरुजाको। बेला बेलामा क्याम्पसको फी तिर्न वैजन्तीसँग पैसा सापट्टि माग्थे अरुजा। वैजन्ती अरुजालाई परेको बेला मद्दत गर्दथे। अरुजाको आम्दानीको कुनै बाटो थिएन। ऊ एउटा केटीहरू जस्तो झिल्की बनेर पनि हिँड्थे। झिल्किएर हिँड्थे। कति केटीका त दर्जनौ बोयफ्रेन्ड पनि हुन्थे। उनीहरूलाई पैसाको गाह्रो साह्रो परेको कहिले थाहा पाएकी थिइन वैजन्तीले। केटीहरू खुलियाम बोयफ्रेन्डलाई बोलाउँथे र घुम्न निस्कन्थे। होस्टेल व्यवस्थापकले अहिलेसम्म कसैलाई रोकटोक गरेको थिएन। अहिले पनि त्यस्तो कुनै रोकटोक गर्दैन। केटीहरूको साह्रै बदनामी भयो भने मात्रै हो, नत्र व्यवस्थापकले अर्काको निजी जिन्दगीमा चासो लिने कुरा पनि त्यहाँ आएन। एक डेढ महिनाका लागि होस्टेल बस्न आउनेहरू पनि निकै हुन्छन्। प्राय विदेशमा काम गर्न जाने केटीहरू 2 महिनाभन्दा बढी बस्दैनन् होस्टेलमा। यस्ता हिसाबले बस्नेहरू कोही पनि मिल्दैनन् एकअर्कासँग। 35 मध्ये केही सहरिया खालका छन्। केही केटीहरू गाउँबाट कामको खोजीमा सहर पसेका छन्। केही अभिनय क्षेत्रमा जम्न चाहन्छन्। केही बार डान्सरको काममा लागेका छन्। एउटा कुरामा भने सबै केटीहरू समान छन्। अहिलेसम्म एकजनाले पनि समयमा होस्टेलको फी बुझाएका छैनन्। एक दिन अचानक आई अरुजा र आफूले बुझाउनुपर्ने फी सबै बुझाए। वैजन्तीसँगको हिसाब पनि चुक्ता गरेर भने, दिदी म भोलिदेखि होस्टेल छाड्दैछु। अरुजाको कुरा सुनेर वैजन्ती झसङ्ग भई ऊ निकै बेरसम्म केही बोल्न सकिन। यसपालि त मेरो दसैँ छैन, म मर्माहत भएको छु। बाबु बितेरे, गाउँ जाँदैछु। तपाईँ त एभरग्रिन मान्छे, रमाइलो गरेर बिताउनु होला दसैँ। ह्याप्पी दसैँ एनटिआर। म्यासेज पढिसकेपछि मन अँध्यारो भयो। मैले मोबाइल खल्तीमा थन्काएँ। प्राविधिक रूपमा मेरो मोबाइल निर्जीव र निष्प्रिप भइसकेको छ। त्यसमा एउटा लोकल कल गर्न सकिनेसम्म पनि पैसा थिएन। त्यस्तो अभिज्ञतामा पुगेको मोबाइलमा अचानक म्यासेज टोन बोल्दा मैले त मलाई लागेको थियो कम्पनीको सर्भिस म्यासेज होला। म्यासेजमा त्यो लेखिएको देख्दा म दङ्ग परेको थिएँ। मेसिनमा पैसाको तागत कम हुँदै गएपछि मोबाइल कम्पनीहरूले लगातार अटोमेटेड सूचना दिइरहेका हुन्छन्। कुन ग्राहकको खल्तीमा पैसा छ र कुन ग्राहक टाट पल्टिएको छ भन्ने मतलब हुँदैन उनीहरूलाई। त्यसैले पनि निकै बेरसम्म मैले भर्खरै आएको म्यासेजमा ध्यान दिएको थिइनँ। तर मन हो, त्यो धेरै बेर थामिएन। थामिन सक्ने कुरा पनि थिएन। एक त मानिस भनेकै कौतूहलताको एउटा पिण्ड हो। त्यसमाथि पनि म विकसित दुनियाँको एउटा यस्तो सहरमा थिएँ जहाँ नसोचिएका धेरै कुराहरू हुन सक्छन्। लन्डनको नामैले पनि सम्मोहित हुन्छन् मानिसहरू। त्यसमा पनि नेपाली त अङ्ग्रेजको सेवा गर्न सधैँ तत्पर रहँदै आएको जाति। बेलायत भनेपछि हुरुक्कै हुने, उमेरको हत नागेको नेपालीलाई काशी जाने कि बेलायत, छाना लगाउने हो भने धेरैले मर्न अघि एकपटक बेलायत पुग्ने चाहना व्यक्त गर्छन् होला। यस्तो मरुवा म्यासेजको मैले कल्पना गरेको पनि थिएन, म आफै बडो खिन्न थिएँ। साँच्चै कुनै आफन्तको मृत्युको शोक मनाइरहेको जस्तो लन्डन ब्रिज रेलवे स्टेसनबाट बाहिर निस्कने बित्तिकै मेरो मनको उदासी बढेको थियो, मेरो पाइतलाहरू हिँड्न अनुग्राइरहेका थिए। थेम्स नदीको किनारमा रहेका धेरै क्याफेमध्ये कुनै सेक्सिलो क्याफेको बेन्चमा थचक्क बसेर एक कप कफी पिउने इच्छाले सताइरहेको थियो मलाई, तर इच्छाहरूलाई दबाउनुको विकल्प थिएन मसँग। उदास मन लिएर लखर लखर हेर्दै थिएँ। लन्डन ब्रिजमा तल नदीमा देखिएका तमासाहरूका बिचमा मन अडिन सकेको थिएन, म आफै तमासा बनेको थिएँ। मध्य दशैँको त्यो बेला लन्डन सहरमा एक्लै थिएँ म, एक्लो हुनु मेरो इच्छा थिएन, बाध्यता थियो, आफूले सिर्जना गरेको बाध्यता। मैले न्युयोर्कबाट कान्तिपुर फर्किने टिकट बुक गर्दा विचार पुर्याइन। लन्डन ब्रिजबाट म आफ्ना अथाह आँखाहरू थेम्स नदीको पानीका लहर र तरङ्गहरूमा गाडेर जिन्दगीलाई निहाल्न खोजिरहेको थिएँ। त्यति बेलै बजेको थियो मेरो मोबाइलमा म्यासेज टोन। न्युयोर्क छोड्दा तिन दिन लन्डनमा बिताएर फुलपातीको दिन कान्तिपुर उत्रिने योजना बनेको थियो मेरो, तर त्यो योजना लन्डनको हिथ्रोमा उर्लने बित्तिकै धराशायी भएको थियो। न्युयोर्कबाट लन्डन हुँदै कान्तिपुरसम्म पुगिने सस्तो टिकट खोज्दा खोज्दै एउटा अविश्वसनीय ट्राभल एजेन्टको फन्दामा परेको थिएँ म। वर्षौँदेखि न्युयोर्कमा बस्दै आएको एकजना नेपालीले चिनाइदिएको त्यो ट्राभल एजेन्ट 20 वर्ष अघि पाकिस्तानबाट अमेरिका सरेको थियो। या अल्लाह या खुदा हरेक वाक्यको सुरु र अन्त्यमा ऊ अल्लाहका यी दुई शब्द नबिराई प्रयोग गर्दथ्यो। दक्षिण एसियाका ग्राहकहरूसँग कुरा गर्दा म उसको एजेन्सीमा पुग्दा ऊ कार्यालयको भित्री कोठामा नामाज पर्दै थियो। निकै पिएपछि बाहिर निस्किएर ऊ मलाई तलदेखि माथिसम्म निहालेर हेर्न थाल्यो। मैले आफ्नो साथीको नाम सुनाएपछि उसँग मेरो चिना पर्ची मात्रै भएन, एकैछिनमा सम्बन्ध घनिष्ठ भयो। या अल्लाह या पावर दिगार, उसले ईश्वरलाई सम्झिँदै भनेको थियो, डन्ट वरी माई डियर, यु आर लाइक माई ब्रदर, आई विल अरेन्ज एभ्रिथिङ फर यु। त्यसपछि उसले एजेन्सीको आइटिनरी कार्डमा मेरो नाम, टेलिफोन नम्बर, पासपोर्ट नम्बर र अरू आवश्यक विवरण लेखेको थियो। ऊ कम्प्युटर स्क्रिनमा विभिन्न एयरलाइन्स र रुटका बिच नेभिटिप पनि गर्दै थियो। ऊ कम्प्युटर स्क्रिनमा विभिन्न एयरलाइन्स र रुटका बिच नेभिगेट पनि गर्दै थियो। निकै बेरपछि उसले भन्यो, ओके ब्रदर, यर फ्लाइट अप टु लन्डन इज कन्फर्म, यु फ्लाइट टु लन्डन एन्ड आई विल सेटल एभ्रिथिङ फर योर अनवार्ड जर्नी। हिथ्रोमा उर्लिएपछि मेरो कान्तिपुर उडान कन्फर्म भएको मैले थाहा पाएँ। मैले न्युयोर्कको त्यो व्यापारीको धूर्त अनुहार सम्झिएँ। हिथ्रो एयरपोर्टमा उसको भाइ मकबुल कतै थिएन। एयरलाइन्सको काउन्टरबाट थाहा भयो कि हि इज नट हियर। मलाई दिएको फोन नम्बरमा पनि ऊ उपलब्ध थिएन। त्यहाँ म आफ्नो टाउको भित्तामा बजार्दै टाँको छाडेर रुनुबाहेकहरू केही पनि गर्न सक्दिनँ थिएँ। विमानस्थलबाट बाहिर निस्कँदा निस्कँदै मैले म कबुलको नाममा शुद्ध नेपाली भाषामा बिस्तारै एउटा बद्दा गाली बोले। हवाई उडानका हिसाबले लन्डन र कान्तिपुर बिचको दूरीलाई धेरै लामो भन्न मिल्दैन। खल्तीमा थोरै पैसा छ भने लन्डनबाट कान्तिपुर आउनु र कान्तिपुरबाट मुगु जानु उस्तै जस्तो पर्छ, समय र सुविधाको हिसाबले पनि। मुगु जानेले ओड्ने ओछ्याउने र दाल भातको पुरै व्यवस्था गरेर मात्र भ्रमण सुरु गर्नुपर्दछ भने, नत्र भने राणातालको छेउमा पिउसाले टिकेरै प्रकृतिसँग एकाकार हुन दिँदैनन् मानिसलाई, र लन्डनमा सुविधाहरू थुप्रै भए पनि बिनामूल्य केही पाइँदैन। हवस् त, आजको लागि भने आजैबाट सुरुवात गरिएको किशोर नेपालको सहरको कथा उपन्यास यहीँ सकिन्छ। अर्को हप्ता हामी बाँकी अंशको साथमा उपस्थित हुनेछौँ। अबको केही हप्तासम्म हामी किशोर नेपालको सहरको कथा उपन्यासलाई वाचन गर्नेछौँ। आजको प्रस्तुतिको बारेमा सल्लाह सुझाव भए 71 4 37 51 वा 4 38 068 फोन गरेर सुझाव दिन सक्नुहुन्छ। सुनेर साथ दिनुभयो तपाईँप्रति आभारी छौँ। प्रविधिका साथी किशन बरालाई धन्यवाद दिँदै म विनोद आजको यो श्रृङ्खलाबाट बिदा हुन्छु। शुभरात्रि। जागरण 93.6 मेगाहर्ज।